यहाँ पे रुकेंगे, ब्रेक का टाइम है आपकी, आप टेक्स्ट खोल दीजिए, जो बात सुनी है इसमें से कोई बात अगर समझ नहीं आई या कुछ कमेंट्स देना चाहें तो दे दें, 20 मिनट की ब्रेक, और उसके बाद इंशाल्लाह अब हम आयत को साथ लेके कुछ बातें करेंगे जो कसर नमाज से और सलातुल खौफ से मुतल्लिक होंगी। जी सवाल लिखते जाइए अगर कोई हैं तो, मैं एक दो देख लेती हूँ फौरन, फिर उसके बाद इंशाल्लाह जवाब, आप माइक पे भी आएंगे जिस मैं आपको माइक देती हूँ। ये एक सवाल है किसी का, वो बता दूँ, डू वी रीड थ्री वितर इन कसर, एक पढ़ लें या तीन पढ़ लें, कोई हरज नहीं है, वितर पढ़ेंगे बहरहाल, अभी इसके मसाइल आएंगे, अभी तो मैंने सिर्फ वाइजा दरब तुम फिल अर्दी फलई सालकुम जुनाहन इस पर बात की है कि सफ़र पॉसिबल है, कर सकते हैं, इसमें कोई गुनाह की बात नहीं है, शर्त यह है कि ये बातें ना हो। जी मैं इंशाल्लाह ताला आपके लिए इसके लिए करती हूँ कि आपको ये सारे आदाब रिटर्न फॉर्म में स्टूडेंट्स को भेज देंगे इंशाल्लाह ताला। जी नाज़रीन मुझे पता है कि आपको ज़रूरत होगी और आप के लिए तो एक बहुत अच्छा मौका है कि अल्लाह के घर के सफ़र पे जाती हैं तो फिर आप इन चीज़ों पे अमल करें, तो आफरीन इंशाल्लाह ताला, हम इनको कोशिश करके तो स्टूडेंट्स के लिए अवेलेबल कर देंगे। सुभान अल्लाह, हमारे दीन, हमारा दीन कितना प्यारा है, जो हमें क्या कुछ सिखाता है और हम कहाँ गाफिल हैं। अल्लाह अकबर, आई वॉन्ट टू राइट ईच एंड एवरी पॉइंट ऑफ इट विद दुआस। इंशाल्लाह आप ही लिखेंगी। और अगर कोई मुसाफिर सफ़र के लिए चला गया हो और आगे रास्ते में हो तो क्या फिर सी सफ़र में जाने की दुआ दे सकती हैं? जी बिल्कुल, क्यों नहीं भाई, इट्स नॉट टू लेट एंड इट्स नेवर टू लेट, जब पता चले तब बता दे। जी मैं माइक छोड़ूंगी, अब आप लोग बारी बारी लेंगे और शेयर करेंगे। कोई ऐसे हालात होते हैं कि हस्बैंड साथ नहीं जा सकते और सिर्फ फैमिली जाती है, बीवी और बच्चे जाना है जिन्होंने पाकिस्तान, तो क्या वो नहीं जाएज़? या आप पहले तो जिनको नहीं पता था वो तो सफ़र हुए लेकिन कोई प्रॉब्लम्स हैं या किसी वजह से इकट्ठे नहीं साथ जा पा रहे, तो क्या इसके लिए इकट्ठे जाना ज़रूरी है? बस मुझे ये पूछना था, जज़ाकल्ला। सवाल है कि मेरे हस्बैंड हज पे जा रहे हैं और पीछे से मैं यानी न्यू जर्सी जा रही हूँ, तो उन्होंने अपने बहुत यानी करीबी दोस्त हैं जिन्हें कहा था कि मुझे वो एयरपोर्ट छोड़ आएँ, और इस तरह तो इस तरह से जिस तरह अगर हम यानी कि नामहरम के साथ बैठ के जाते हैं तो क्या ये जायज़ है? और वैसे भी यानी जिस तरह 4-5 घंटे का आपने सफ़र अकेले करना है तो क्या ये जायज़ है? तो इसमें प्लीज़ गाइड कर दें। अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातुहु। अल्हम्दुलिल्लाह, मैं बहुत लकी अपने आप को समझ रही हूँ कि मैं मेरे जाने के पहले अल्हम्दुलिल्लाह मैंने ये लेक्चर सुन लिया और आपने जितनी डिटेल्स में आज दुआ बताई है। नो वॉइस? जी अब वॉइस ओके, अल्हम्दुलिल्लाह। जी, जितनी डिटेल्स में आपने बताई है ना, अल्हम्दुलिल्लाह ऐसे लग रहा था कि वो ये इबादत ही होगा इंशाअल्लाह ताला। जब इतनी सारी दुआएं और इतना सारा हम मांगते हुए जाते हैं रास्ते में, तो यही है। और मेरे बच्चे मैं यहीं पे छोड़ के जा रही हूँ, मेरी फ्रेंड है इरम उसके पास, तो अल्हम्दुलिल्लाह ऐसे लग रहा है कि बस ये सारी दुआएं पढ़ लूंगी ना, तो इंशाअल्लाह मेरे बच्चे भी अल्लाह के अमान में सही सलामत रहेंगे इंशाअल्लाह। तो उस्ताद साहब, मुझे आपसे एक क्वेश्चन था कि बस ये सारी दुआएं हम ये, और सेकेंडली ये था कि जो हम पिल्स जो लेते हैं जिससे हम अवॉइड कर सके वहाँ पे पीरियड्स, तो वो क्या ले सकते हैं कि कैसे वर्कआउट है, और बस यही पूछना था बस। ओके, अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू। अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू। अस्सलाम वालेकुम रहमतुल्लाहि। जी अल्हम्दुलिल्लाह, उस्ताज़ा आज का तो लेसन बहुत ही अच्छा था। अल्हम्दुलिल्लाह इतनी खुशी हो रही थी, हमारा दिन वाकई में कितना प्यारा है कि हमें छोटी छोटी चीज़ें, कितनी छोटी छोटी चीज़ें हैं, बस छोटा सा सफ़र है उसको भी इबादत किस तरह से बनाया जा सकता है अल्हम्दुलिल्लाह। तो एक छोटी सी चीज़ थी, मुझे इतना अच्छा लग रहा था, मैंने काफ़ी पॉइंट्स पूरे नोट किए हैं, इतना अच्छा लग रहा था, मुझे ऐसे लग रहा था कि ज़रूर ही इतने सारे चीज़ें, नई चीज़ें, थोड़ी सी चीज़ें तो पता थी लेकिन काफ़ी कुछ नहीं पता था इसमें ना। तो मुझे ऐसे लग रहा था कि इंशाल्लाह एक सफ़र इस तरह से मैं करना चाहूँगी कि एक जैसे किसी चीज़ का ट्रायल होता है ना, एक प्रैक्टिकल। तो मैं सोच रही थी कि क्यों ना एक छोटा सा सफ़र ऐसे करूं और फिर पूरे पॉइंट्स लिख लूं कि मुझे क्या क्या करना है, किस तरह से करना है। पहले दुआ पढ़नी है, फिर हाइट्स आए, फिर स्लोप्स आए, फिर नाइट के टाइम पे, फिर इस तरह से। तो मैं यही सोच रही थी कि एक थोड़ा सा लाइक प्रैक्टिस मेक्स ए मैन परफेक्ट, तो एक छोटी सी प्रैक्टिस, एक ट्रायल कर लूँ कि इस तरह से सफर करते हैं, ताकि थोड़ा सा फिर हमें अल्हम्दुलिल्लाह छोटी छोटी चीज़ों को इबादत बनाना आ जाए इंशाल्लाह। तो ये छोटी सी चीज़ आप लोगों से शेयर कर रही थी कि मैंने सोचा है कि इस तरह से एक कमिटमेंट कर लेते हैं अपने साथ कि अल्हम्दुलिल्लाह आज के लेसन से ये कमिटमेंट कर लें कि चलें छोटा सा, छोटा ही सही सफर, लेकिन बस जाएंगे इंशाल्लाह। तो डू वी अरेंज फील्ड ट्रिप? जी इंशाल्लाह ताला, क्योंकि अब आइंदा मुझे लग रहा है कि थोड़ा लॉन्ग वीकेंड आने वाला है, तो आई थिंक, आई होप के मेनी आर प्लानिंग, क्योंकि बच्चे होते हैं शायद उन लोग के साथ फिर जाने का कुछ ना कुछ प्लान होता है, तो ज़रूर इसमें जहन में रखें आप लोग सभी। और इंशाल्लाह ताला ये छोटी सी हम जितना आज सीखे हैं इंशाल्लाह उसको अमल करने की कोशिश करेंगे इंशाल्लाह। ओके, जजाकल्लाह खैर, अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू। उस्ताजा, मुझे मतलब ये बात तो बहुत अच्छी लगी कि हमें सफ़र के लिए ना पूरा लिस्ट हमारे पास हो, मतलब दुआओं का, ताकि हमें बहुत बार इस चीज़ की ज़रूरत पड़ती है ना। तो और दूसरा, मुझे ना दो क्वेश्चन करने थे बहुत दिनों से, मतलब मेरे दिमाग में है, मुझे आंसर नहीं मिले हैं। हम लोग ना जब हज पे गए थे तो हमारे साथ एक हमारी फ्रेंड थी, तो उनके साथ ना कोई महरम नहीं था। तो यहाँ का एक जाना माना मतलब ग्रुप है, उन्होंने मतलब ऐसे किया कि उनको बोला कि आप अपने बेटों की तरफ से लेटर लिख के दे दे कि वो लोग इजाज़त देते हैं कि आप ग्रुप के साथ जा सकती हो। तो फिर वैसे करके उनके बेटों ने लेटर लिख दिया था, तो वो फिर आ गई थी ना। तो क्या ऐसा कर सकते हैं? और दूसरा, मैंने सुना हुआ है कि यहाँ पे कुछ ऐसे ऐसे ग्रुप्स बनते हैं हज के लिए कि जो बड़ी उम्र की लेडीज़ है वो विदाउट महरम जा सकती है, तो क्या वो भी ठीक है? मतलब उसका बस मुझे जवाब दे दे। जज़ाकअल्लाह, अस्सलामु अलैकुम। بسم اللہ الرحمن الرحیم. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. امید ہے میری آواز آ رہی ہوگی. جزاک اللہ خیر. آج کا سبق واقعی بہت اچھا تھا کہ بالکل صحیح یہی بات سمجھ آتی کہ جب اس میں اتنا ڈیٹیل اتنا باریک بین مذہب ہے کہ وہ آپ کو باتھ روم جانے تک کی دعائیں سکھاتا ہے. اینڈ واقعی سفر کی کتنی ساری دعائیں ہیں ماشاءاللہ، اور ہر طرح کی دعاؤں میں صرف ہم پروٹیکشن ہی مانگ رہے ہوتے ہیں اللہ تعالیٰ سے، گلوریفائڈ وے میں ڈفرینٹ چیزوں سے، اپنے لیے پروٹیکشن، اپنے پیچھے چھوڑے والے لوگوں کے لیے پروٹیکشن، آگے رستوں کے لیے، ہر طرح کی شر سے پناہ کی دعا مانگتے ہیں. تو دیکھا جائے تو ایک ایک دعا میں ہم اپنے ہی مطلب کی چیزیں مانگتے ہیں. تو اگر ہم یہ سب سنتیں نہ پوری کریں گے، جو دعائیں ہم نہ پڑھیں گے، تو صرف ہمارا اپنا ہی نقصان ہے. تو اس سے زیادہ پیارا ریلیجن اور کون سا ہوگا جو صرف اپنی ذات کی بھلائی کی چیزیں ہم کو کی دعائیں منگوانا سکھاتا ہے. اٹس جسٹ واقعی بہت امیزنگ ہے. تو مجھے بس یہ شیئر کرنا تھا. جزاک اللہ خیر. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. جی جزاک اللہ خیر استاذہ. کافی مطلب جس طرح کے پوائنٹس تھے سفر کے بارے میں، کیونکہ ڈے ٹو ڈے لائف میں بھی ایک جگہ سے دوسری جگہ جاتے، اور اسپیشلی اباؤٹ دا نافرمانی کی بات نا، وہ مجھے بہت ٹچ کر دی اندر، کہ موسٹ آف دا ٹائم وی ڈونٹ ایون ریئلائز، یو نو، مطلب ناٹ نوئنگلی ان نوئنگلی وی ڈو اٹ، یو نو. آئی ہوپ کہ میری آواز آ رہی ہے یا اسکرین اسٹک ہو گیا. جی الحمدللہ. تو وہ بہت فیل ہو رہا تھا کہ ہم کس طرح سے یو نو ان نوئنگلی کرتے ہیں. اللہ توفیق دے کہ آگے اس طرح نہ ہو. اینڈ اباؤٹ دا دعاز، اٹ واز سو نائس الحمدللہ، کہ اللہ توفیق دے کہ ہر وقت یو نو دیٹس دا موسٹ امپورٹنٹ تھنگ، کہ ہم دعائیں ریسائٹ کریں یو نو ایوری ٹائم. اور ایک ہر چیز کا ایک ایسا لگ رہا ہے کہ ہم اس طرح کی کلاس میں ہیں جس میں ایچ اینڈ ایوری اسپیکٹ آف لائف، یو نو، ڈے ٹو ڈے لائف کہ کس طرح سے ہم جینا ہے ایوری اسٹیپ پہ، یو نو. تو یہ بہت ہی ٹچنگ تھا. ایوری ڈے یو نو مجھے یہ فیل ہوتا ہے کہ آج کی کلاس بہت اچھی ہے آج کی. تو اٹس لائک یو نو قرآن، اللہ سبحانہ اللہ تعالیٰ اس طرح کی یہ کتاب ہے کہ اٹس یو نو ایوری ٹائم یو فیل سم تھنگ نیو. اینڈ الحمد للہ اٹس ویری نائس. اور مجھے ایک بات کہنی تھی کہ ٹیسٹ کے تعلق سے کچھ اسٹوڈینٹس ہیں جو اب آئے ہیں اور وہ کہتے ہیں کہ ٹیسٹ کا لنک، تو جیسے ہی ہماری کلاس ختم ہوتی ہے انشاءاللہ تو ہم وہ اس کا لنک انیبل کر دیں گے، تو آپ لوگ ٹیسٹ کر سکتے ہیں. تو ابھی تو کلاس چل رہی ہے. جی انشاءاللہ. وہ دعائیں تو استاذہ نے کہا نا کہ ہم انشاءاللہ ای میل کریں گے دعائیں، تو انشاءاللہ. تو ٹیسٹ کا آپ لوگ پریشان مت ہوئیے، ابھی کلاس کے بعد انشاءاللہ پھر لنک آپ کا کام کرے گا. اوکے، جزاک اللہ خیر. السلام علیکم رحمۃ اللہ. جی الحمدللہ. ٹھیک ہے جی، چلیے اب آگے ہم چلیں گے. آپ کے یہ جو سوال تھے اس کو میں تھوڑا سا اشارہ کر دوں. پہلے تو آپ نے جو کہا کہ شوہر کے بغیر نہیں سفر کر سکتے، تو شوہر کا لفظ نہیں ہے، آپ نے حدیث غور سے سنی ہوگی، محرم کوئی بھی ہو سکتا ہے. تقریباً دونوں تینوں سوال اسی سے ریلیٹڈ تھے، اور اسپیشلی دوسری جو سسٹر تھی انہوں نے جو کہا کہ آپ یعنی کہ کسی نامحرم کے ساتھ 3-4 گھنٹے اکیلے ٹریولنگ کرنا، مجھے تو سوچ کے خوف آ گیا. اینی وے یہ سب سوال جو ہے، کیونکہ اصل میں تو یہ تفسیر کی کلاس ہے نا، انفارمیشنز اور آپ کو حکم بتائے جاتے ہیں، لیکن ان شاء اللہ تعالیٰ اس پہ شرح صدر آپ کرنے کے لیے آپ، بلکہ میں آپ سب کو ہی کہوں گی کہ آپ islamqa.com پہ جائیے اور وہاں سے اس ٹاپک کے اوپر سارے سوال پڑھیے. یہ تو ہو جائے گا فقہی حکم. ٹھیک ہے، آپ کو پورا بہت ساری اس طرح کے سوال ملیں گے جو آپ کے سب کے ذہنوں میں سوال تھے. ٹھیک ہے، پھر اس کے بعد دیکھیے ہر بندہ اپنے حالات، شہر، ملک، واقعات کو بہتر جانتا ہے. علم کے بعد جو شرح صدر ہوتا ہے نا وہ علم سے پہلے نہیں ہو سکتا. کچھ لوگوں نے تو بغیر علم کی اپنے سینے محفوظ کیے ہوئے نا کہ جو بھی ہوگا ہم اس کو کر لیں گے ٹھیک ہے, ایسا نہیں ہوتا. ٹھیک ہے, آپ ساری بات پڑھ لیں, سب کچھ سن لیں, پھر اس کے بعد ہر بندہ خود اپنے بارے میں فیصلہ کرے. میں کبھی بھی ایسے سوالوں کا جواب نہیں دیتی, مجھے نہیں پتا کسی کا حال کیا ہے, کسی کی مجبوری کیا ہے, کیونکہ اگر میں اب ایک سوال کا جواب دوں گی نا پھر آپ کے میں دو آئیں گے. لوگ تو پڑھنے جاتے ہیں, لوگ دوسرے شہروں میں جاتے ہیں, ٹھیک ہے, فلاں جاب کرتا ہے, فلاں ڈرائیو کرتا ہے, فلاں نیکی کے لیے جاتا ہے, موسٹ ویلکم. ٹھیک ہے, تو اس کا بہترین طریقہ کیا ہوتا ہے کہ آپ پورا اس موضوع پہ تحقیق کریں, یعنی کوئی بھی ایسا مسئلہ جس میں آپ کو شرح صدر کرنا ہے. طریقہ کیا ہے کہ ایز پاسبل ایز آپ اس کے بارے میں بہترین انفارمیشن لیں, علم لیں, انفارمیشن بھی نہیں بلکہ علم لینا ہے, اور علم کے بعد پھر آپ اپنے حالات کو سامنے رکھیں اور اپنے دل سے پوچھیں کہ اب میرے لیے کیا حکم ہے. انشاءاللہ آپ دیکھیے گا کہ آپ کے لیے اللہ سبحانہ تعالیٰ اس طرح راستے آسان کرے گا. دوسرا کبھی بھی صحیح فیصلہ نہیں کر سکتا, کوئی دوسرا بندہ کسی کو صحیح جواب نہیں دے سکتا جو انسان خود اپنے حالات کو جانتا ہے. اگر کسی کے پاس کوئی عذر ہے تو بھی ٹھیک, اس کو سمجھ آ جائے گا. اگر کوئی اس کے پاس کوئی ایسا معاملہ موجود ہے کہ جس کی روشنی میں وہ مطمئن ہے تو ٹھیک ہے نا, لیکن آپ کوئی ایسا کام کسی دوسرے کو نہ کہیں. میں اپنی طرف سے ایک بھی لفظ نہیں بولا, ایک حدیث آپ کو سنا دی, اور اب آپ کو میں جہاں پہ ریکمینڈ کر رہی ہوں ان شاء اللہ تعالیٰ وہاں بہت ساری حدیث ہیں. ہر ایک کے حالات فرق ہیں, ہر ایک کے ایمان کا لیول فرق ہے, تقوی فرق ہے, بچنا اور بچانے کی کیفیت فرق ہے. کہیں رخصت ہو سکتی ہے تو کہیں پہ یعنی اس میں حکم بھی ہوتا ہے. تو ایسے معاملات میں بہت زیادہ بات کرنا مجھے پسند نہیں ہے. تو انشاءاللہ تعالیٰ آپ جب جائیں گے اس پہ islamqa.com, پھر اس میں سے آپ آگے جا کے تو فقہ کے نام پہ جو سفر کی جو چیزیں ہیں اس کو پڑھ سکتے ہیں, اور صرف خواتین کے مسائل پہ بھی پڑھ سکتے ہیں. اس میں ایک بلکہ بک بھی بہت اچھی ہے, وہ بھی آپ کو اویلیبل ہے الحمدللہ, کہ جس میں عورتوں کے مسائل ہیں, تو اس میں بھی انشاءاللہ آپ ساری بات سنتے ہیں. اور دیکھیے ان معاملات کو بالکل سمپل نہیں لینا چاہیے کہ اچھا ٹھیک ہے کسی اور سے کر لیں گے پوچھ لیں گے. ایک دفعہ ساؤنڈ ساری حدیثوں کو پڑھ لیں, پورا اوور آل سنیریو میں دیکھ لیں, اور پھر اس کے بعد بس اس پہ اپنا عمل شروع کر دیں. ٹھیک ہے, اور باقی پلز اس کے لیے انشاءاللہ تعالی رخصت ہے. صرف یہ ہے کہ انسان کو کوئی ایسا نقصان نہ ہو جائے کہ جس کی وجہ سے پھر ڈاکٹرز منع کریں. تو اگر کوئی اپنے آپ کو مطمئن رکھنے کے لیے ایسا کرنا چاہتی ہیں خاتون, اور اگر وہ چاہتی ہیں کہ وہاں سکون سے رہیں, اور بعض دفعہ نارملٹیز بھی ہوتی ہیں, ریگولیرٹیز جو ہوتی ہیں, تو پھر اس صورت میں لی جا سکتی ہے, اس میں قباحت نہیں ہے. لیکن ولاۃ القوبی عیدی کو ملا تہلکہ, اپنے آپ کو ہلاکت میں نہ سونپو. یہ روایت ہمیشہ یہ اعتزاد ذہن میں بھی رہنی چاہیے. تو الحمدللہ ہم آگے چلتے ہیں, اسی بات کو تھوڑا سا بڑھائیں گے, کیونکہ دیکھیے کہ بظاہر یہ دو مختلف باتیں ہیں, ایک صلات خوف ہے اور ایک صلات قصر ہے, لیکن کچھ چیزیں ایسی ہیں کہ جو دونوں کو آپس میں جوڑ دیتی ہیں. تو میں چاہوں گی کہ آپ ان آیتوں پہ آنے سے پہلے آپ کو صلات قصر کی مختصر معلومات اور صلات الخوف کی مختلف باتیں بتا دوں, پھر تاک اینڈ پہ جب آپ آیات پہ آئیں گے تو آپ کو بہت آسانی سے بات سمجھ آ جائے گی. ٹھیک ہے, اللہ کے حکم سے.